دعا کی، لوگوں کی وہاں کے رکنے کی دعا کی ادا کی، یہ بڑے اہم نکات. اسی طرح 16 پوائنٹ وہی ہے، بیٹے کو حکم دینے سے پہلے اس سے مشورہ کیا. ابراہیم علیہ الصلوۃ والسلام اپنے بیٹے کو جب مشورہ کوئی کام کا حکم دے رہے تو اس سے مشورہ لے رہے ہیں. یہ بھی آج کل ایک بہت پریکٹیکل اپروچ ہے جو والد کو اپنانا چاہیے. ایک زمانہ تھا لوگوں نے اپنے مزاج کے اعتبار سے کیا. مانو کیسا مزاج تھا، ایک زمانہ تھا ہڈی کا پانی نکلنا بولے تو بچہ آپ کا تیار ہوگا، اتنا مارو اتنا مارو تو بولے یہ تعلیم یافتہ تربیت یافتہ ہوں گے. یہاں پڑھ رہا نہیں تو پتھر لگا کے اس کا کان دباؤ، کچھ نہیں کرا تو مرغا بنا کے وہ کر دو، رات میں جو ٹخنے کے اوپر جو ہے وہ موٹے ڈنڈے سے ایک مار کے اٹھاؤ، فلاں کرو. اور یہ سسٹم تھا تربیت کا. یہ سسٹم تربیت کا اسلام نے کہیں بھی نہیں دیا، یہ بالکل ان اسلامک سسٹم آف ایجوکیشن ہے. ایسی تربیت اور تعلیم دی نہیں جاتی. یاد رکھے لوگ بولتے نہیں نہیں اس سے بڑے فائدے ہوئے ہوں گے. آج اب ہاتھ لگانا تو دور کی بات ہے، گھور کے دیکھے بھی تو بولتا ابا کیا بات ہے، بات کیا ہے، سمجھ رہے آپ، وہ دور نہیں رہا. ایک تو وہ طریقہ بھی سنت ثابت نہیں. انس بن مالک رضی اللہ عنہ فرماتے ہیں میں 10 سال نبی اکرم صلی اللہ علیہ وسلم خدمت کرتا رہا، آپ نے ایک بار بھی اف نہیں کہا، سنگل ٹائم. سمجھ رہے آپ، بچوں کی تربیت کے لیے مار ٹھوک یہ وہ نہیں ہے، بلکہ بچے بھی ہے تو مشورہ لیجیے ان سے. ابراہیم علیہ السلام نے لیا، بہت پریکٹیکل اپروچ. آئیے کیسا، ابراہیم علیہ الصلوۃ والسلام آئے، یہ آپ کا دوسرا چکر ہے. جب بچہ بولنے کی عمر کو ہوا، اسماعیل علیہ السلام ایسی عمر کو ہوئے جس میں بچہ باپ کو جواب دیتا ہے، مطلب وہ عمر ہوتی جب وہ سمجھتا ہے، چیزوں کو پروسیس کرتا اور آؤٹ پٹ بھی دیتا ہے. ایک عمر ہوتی بچے کی آپ بولیں گے اچھا تو وہ بھی اچھا ہی بولیں گا، برا تو وہ بھی برا بولیں گے، کھاؤ تو بولیں گا کھاؤ، اس کو ابھی سیکھتا ہے. لیکن ایک زمانہ تھا آپ بولیں گے کھائے کیا تو پروسیس کر کے بولیں گا ہاؤ کھائے، رپلائی کریں گا آپ کو. یہ عمر ہوتی 5-6 سال، 4-5 سال، اس میں رپلائی کرتا ہے وہ. وہ عمر ہوتی جب آدمی رپلائی کرتا ہے بچہ آپ کو، ایسی عمر جس میں وہ آپ کو جواب دے سکتا ہے. قرآن نے کہا کہ جب وہ چلنے پھرنے کی جواب دینے کی عمر کو ہوا، اللہ نے حکم دیا جاؤ اپنے بچے کو ذبح کرو خواب کے ذریعے. ابراہیم علیہ الصلوۃ والسلام آئے، بیوی سے ملاقات کی، کہا کیسے آنا، تو کہا اللہ نے حکم دیا ہے ذبح کرنے کا. کہا ٹھیک ہے، اللہ کا حکم ہے تو آپ کر گزری. بیٹے کو لے کر چلے ہیں، بیٹا اس عمر میں کہ جواب دے سکتا ہے. راستے سے لے کر چلتے ہیں، چلتے چلتے پوچھتے ہیں، جب وہ لے کر چلے، قرآن نے فرمایا کہ فلما بلغ معه السعی قال یا بنی انی ارا فی المنام، جب وہ بچے کو ساتھ لے کر چلے تو کہنے لگے اے میرے بچے، انی فی المنام، کہ میں خواب دیکھتا ہوں، انی ارا فی المنام انی اسبح کا فنظر ماذا ترا، اور میں دیکھتا ہوں کہ میں خواب میں تجھے ذبح کرتا ہوں، اب میں کیا کروں. اور انبیاء کا خواب سچا ہوتا ہے، اسماعیل جانتے تھے یہ بات چونکہ ان کی والدہ نے یہ ساری تعلیم دے رکھی تھی. اور اسماعیل علیہ الصلوۃ والسلام کا اگلا جملہ حاجرہ علیہ الصلوۃ والسلام کی انتھک محنت اور تربیت کا نتیجہ ہے. یہ ماؤں کے لیے حاجرہ علیہ السلام ایک ایسا نمونہ ہے، یاد رکھ کسی کو انتہائی انتھک. حاجرہ علیہ السلام، مریم علیہ السلام، خدیجہ رضی اللہ عنہا، یہ نمونے ہمارے لیے یاد رکھیے ماؤں کے لیے تربیت کے. اب اگلا جملہ اسماعیل کا اپنی ماں کی تربیت کی چھلا کے، چونکہ والد تو ساتھ رہتے نہیں تھے. فنظر ماذا ترا، اب تو بول میرے بیٹے کیا کروں تیرے ساتھ، مشورہ لے رہے ہیں بچے سے. بیٹا جواب دیتا یا ابتی تفل ما تومر، اے میرے والد کر گزری جو آپ کو حکم ہوتا ہے. ستجدون انشاءاللہ من الصابرین، آپ میرے کو صبر کرنے والوں میں پاؤں گے انشاءاللہ، آپ میرے کو انشاءاللہ صبر کرنے والوں میں پاؤں گے. یہ اتنا جملہ اسماعیل علیہ السلام کا حاجر علیہ السلام کی انتھک تربیت کا نتیجہ تھا. ایک جملے میں آپ کنکلوژن نکال سکتے ہیں ماں کی تربیت. ایک بچہ راستے میں جب کہ فحاشی برائی خرابی عام ہے، اور ایک چھوٹا بچہ آ کر آپ کو سلام کر کے ہاتھ ملاتا ہے، آپ بالکل اس کے تعلق سے تصور بنا لیتے ہیں، کنکلوزیو اس کا رہتا ہے کہ نہیں اس کے پیچھے بہت انتک محنت کا نتیجہ یہ بچہ. اتنے بچے کوئی نہیں کرتا اور وہ کرا، یہ انتک محنتوں کا نتیجہ ہوتا ہے، سمجھے. تو کہا آپ کو جو حکم ہوتا ہے کر گزریے، میں انشاءاللہ صبر کروں. تو ایک جملہ حاجر علیہ السلام کی تربیت کا رزلٹ ہے، یاد رکھیے، مذاق نہیں، معمولی چیز نہیں جملہ. لیکن ابراہیم علیہ السلام کیا کر رہے ہیں بچے کے ساتھ، مشورہ مشورہ. ہمارے پاس تو حال یہ ہے کہ بچے بڑے ہو رہے، بچے بڑے ہو رہے، بچے جوان ہو رہے، بچے جوان ہو رہے، بچے بڑھاپے کی طرف جا رہے، بچوں کو ڈیسیجن کا صلاحیت ہی نہیں پیدا ہوئی. اس لیے کہ ابا ابھی بھی بولتے میں جو بولا وہی کرنا، نہیں تو لے کے لکڑی سے اس سے دوں گا. حالانکہ اب ہڈیاں کام بھی نہیں کرتی، لیکن حالت یہ ہے کہ مرنے تک ڈیسیجنس میرے رہیں گے. آپ نے اگلی نسل تیار کہاں کی میرے بھائی، جو ڈیسیجن میکرس ہو، جو فیصلے لینے والے نہیں، وہ ابا ہی لیتے تھے فیصلے. اب ابا کے جاتے ہی پورے بچے پزل، کیا کرنا معلوم نہیں، چچا کو بلاؤ، ماموں کو بلاؤ، ہم میں وہ صلاحیت ہی پیدا نہیں ہوئی. لیکن ایک باپ اپنے بچوں سے کہہ رہا ہے کہ بڑے اپنے کو گھر بنانے کا ارادہ کرے، کیا کرنا ہے. بچہ آپ کا 7-8 سال کا، کچھ نہیں سمجھتا اس کو گھر کے بارے میں، پھر بھی اگر آپ پوچھیں نا، وہ بچہ آپ کو جواب دیں گا. وہ جواب اس کے اندر ایک کریٹیویٹی پیدا کریں گے، क्रिएटिविटी ये रहेंगे कि वो कुछ ना कुछ फन और हुनर और डिसीजन मेकिंग की तरफ जा रहा है, फैसला कुन। जैसा मिसाल के तौर पर अब्बा मत बनाओ, तो आप बोल सकते बड़े क्यों, अब आप उसको झिंझोड़ रहे हैं, वहां बहुत कुत्ते आते हैं, हमको अच्छी नहीं लगती वो जगह, सिंपल। आप बोलेंगे बेटे जब घर बन जाएंगे तो कुत्ते नहीं आएंगे, हाँ ये नहीं सोचे थे हम। आप उसमें क्रिएटिविटी पैदा कर रहे हैं, आप उसके जहन को झिंझोड़ रहे हैं, आप उसको लकीर का फकीर नहीं बना रहे, आप उसको लकीर बनाने वाला बना रहे जिस पे लोग चले। डिसीजन मेकर्स ऐसे नहीं बनते जब तक वो डिसीजन बचपन से लेते, याद रखें आपको उनमें सलाहियत फन हुनर पैदा करना पड़ता। तो इब्राहिम अलैहिस्सलाम बता रहे हैं बच्चों से मशवरा लो, यहाँ बच्चे को काटने जा रहे हैं ज़बह करने, मशवरा ले रहे हैं, उसमें भी मशवरा ले रहे हैं, समझ रहे आप। हमारे पास मामला जो है कि मशवरे का सिस्टम ही नहीं, 10वीं पास हो गए मैं जा बोलूँगा तुम वहाँ जाएंगे, बोला ठीक है डालो बताता फिर मैं रहता उधर जाता इधर। बेटे तुम ये कॉलेज में देखते, अपने कॉलेज में क्यों नहीं देखते, मैंने पहले बोला था आपको मेरे साथ दोस्त इधर है मैं नहीं जाता उधर। आप मशवरा ले लेते, बात करते, बेटे हमारा मशवरा है वहाँ जाओ, क्यों, यहाँ का एजुकेशन अच्छा है। बच्चा बोलता नहीं मेरे को यहाँ जाना है, क्यों, वहाँ वन टू उस पॉइंट डिस्कस करते म्यूचुअली, फिर अंडरस्टैंडिंग पे कोई आते हैं, फिर तय होता कि ठीक है बेटा 2 साल यहाँ कर लो लेकिन ग्रेजुएशन यहाँ करना, 11th 12th यहाँ करना, कुछ ना आप कुछ नहीं ना कुछ नहीं, और उनकी वो सलाहियतों को ख़त्म करते हैं मालूम आपको। बल्कि हमारे पास तो हाल ये कि हमारा एजुकेशन सिस्टम भी आज ऐसा है कि एजुकेशन सिस्टम सलाहियतों को ख़त्म करता है। आज का हमारा एजुकेशन सिस्टम हमारी सलाहियतों को हमारे बच्चों की ख़त्म करता है, मतलब ये एजुकेशन सिस्टम हमारे स्कूल बच्चों की सलाहियत बढ़ाने के लिए नहीं बनाए गए, बच्चों की सलाहियत को कम करने के लिए बनाए गए ताकि ये अच्छे वर्कर्स बने। मतलब इंडस्ट्रियल एज जब आया यूरोप के अंदर तो उनको काम करने वाले लोग चाहिए थे, स्किल्ड वर्कर चाहिए थे, स्किल्ड वर्कर पैदा करने के लिए उन्होंने एक सिलेबस तैयार किया जो सिलेबस आज तक हम भी पढ़ते हैं। इससे लीडर्स नहीं पैदा होते कभी भी, इससे लीडर्स नहीं पैदा होते, इससे वर्कर्स पैदा होते हैं। इंजीनियर, वाह क्या इंजीनियर है, वाह क्या इंजीनियर है, क्या काम करता है, पसीना बहा रहा है, बॉस की तारीफ है, पसीना बहा रहा है, स्किल्ड लेबर्स पैदा होते हैं इससे। लेकिन डिसीजन मेकर्स नहीं पैदा होते, लीडर्स नहीं पैदा होते, लेबर्स पैदा होते। ये सिस्टम उसके लिए बनाया गया ताकि अच्छा लेबर फोर्स मिले, कंपनियां चलती रहे, समझ रहे बात। आप खुद की सोच रखेंगे तो इश्यूज क्रिएट हो जाएंगे, आप चलो किसी के बीच। जब आप मशवरे करेंगे बच्चों से तो आप उसको सलाहियत मन एक लीडरशिप क्वालिटी डिसीजन मेकर की तरफ ले जा रहे हैं, और ये सलाहियत छोटे से छोटे काम से लेकर बड़े से बड़े जिंदगी कामों में काम आती है, अंदर की छोटे से छोटा काम, मैं ये चीज़ खरीदूँ या चीज़ खरीदूँ, डिसीजन मेकर। जब वो मशवरे करता था अपने वालिद से, जब हम अपने बच्चों से मशवरे करेंगे तो हर चीज़ में डिसीजन मेकर बनेंगे, दो चीज़ों में से चॉइस कैसी करना है, अच्छाई कैसी है, क्या क्या खराबी लोगों से सीखी, क्या क्या बातें लोगों ने कही, क्या इसमें बेस्ट हो सकता है, उसूल क्या इसके अंदर होना चाहिए, फलां क्या है, समझ रहे ना। तो ये सारी चीज़ें हैं। तो इब्राहिम अलैहिस्सलाम मशवरा ले रहे हैं, मैं गुजारिश करूँगा वालिदैन से बच्चों से मशवरा ले, मानना नहीं मानना अलग बात है, लेकिन आप लें। और क्यों पूछते रहे उनसे ऐसा क्यों, फिर वो जवाब देंगे, उनकी सलाहियतें डेवलप, फिर आप क्यों कर रहे हैं उनको बताइए, मैं क्यों कर रहा हूँ मालूम आपको, इसकी वजह ये, वो आपको देखिए क्रॉस करेंगे, फिर उनकी सलाहियतों से अपडेट होंगी, वो भी क्रॉस करेंगे, अब आपने बोले थे नहीं तो नहीं हुआ, अब मेरा डिसीजन गलत रहा है, एतराफ़ कीजिए अपने गलत डिसीजन का। बच्चा भी सीखेंगे ये गलत डिसीजन था, कल वो ये डिसीजन को बेस बना के करेगा, ये डिसीजन लेना, चूंकि वालिद साहब इस डिसीजन लेकर हम नुकसान बर्दाश्त कर चुके ऑलरेडी अपने, नेक्स्ट हम नहीं जाएंगे इसमें। तो अपनी नस्ल को छोड़ना है आपको, मशवरा लीजिए उनसे, उनमें क्वालिटी। 17वां पॉइंट जो इब्राहिम अलैहिस्सलाम की ज़िंदगी से मिलता है वो ये।